नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैजनालाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारेका मित्र रासँगै म छु तपाईँकै लोकभाकाको मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम लोकझङ्कारको यो व्यवसायलाई लिएर हामी हरेक दिन दिउँसो बिहान 10 बजेपछि करिब करिब 11 बजीसम्म यो बसाई लिएर आउने गर्छौँ। आज पनि सोही क्रममा हामी जुड्नको निम्ति उपस्थित भइसकेका छौँ। कहिले हामी नयाँ भर्खर बजारमा आएका नयाँ लोकगीतहरू बजाउँछौँ, लोक संस्कृतिलाई जगेर्ना गर्ने जमर्को हामीले गरिराखेका छौँ। कहिले हामी पुरानो भाकाहरू सुन्छौँ, कहिले भर्खरमा आएका नयाँ भाका, अनि कहिले चाहिँ बिचमा भर्खरै भन्दा पनि अलिकति पुरानो खालका भाकाहरू हामी बजाउने गर्छौँ। आजको यो बसाई आइतबार बसाईमा हामी पुराना खालका भाकाहरू सुन्ने बसाई हो। आज पनि सोही क्रममा तपाईँका निम्ति मनोरञ्जन दिनको निम्ति पुराना खाली भाकाहरू लिएर हामी उपस्थित भएका छौँ। पुराना भाकाहरू हाम्रो मनमुटुमा बस्न सफल भएका ती भाकाहरू गाउँछौँ, सुन्छौँ। ती भाकाहरूलाई आज पनि तपाईँको बिचमा मैले राख्ने नै छु। कार्यक्रम लोकझङ्कारको यो बसाईमा हामी तपाईँलाई मनपर्ने पुराना भाकाहरू, हाम्रो मनमुटुमा बस्न सफल भाकाहरू, जुन भाकाहरू हामी गाउँ पाखा पखेरामा चाहे मेलापात जाँदा होस्, चाहे गोठाला जाँदा होस्, जुन सुकै समयमा हाम्रो ओठमा हाम्रो गलामा झुन्डिरहने ती आवाजहरूलाई कर्णप्रिय लोक संस्कृतिलाई जगर्ने गर्ने हामी जमर्को पनि हाम्रो रहिराखेको छ। आज पनि सोही क्रममा जुटेका छौँ हामी, कार्यक्रमको सुरुवातीरै छौँ हामी। एउटा भाकालाई अगाडि सार्न चाहन्छु यो समयमा कार्यक्रम लोकझङ्कारको बसाइमा। आजको यो आइतबारी बसाइमा हामी पुराना लोक भाका लाई सुन्ने गर्छौँ। पुराना लोक भाका राख्ने क्रममा सुरुवाततिर एउटा लोक भाकालाई गाडी सार्छु। यो लोक भाका तपाईँ माझ हामी राख्छौँ, कार्यक्रम सुन्दै गर्नुहोला। सिमसिमे पानीमा ज्यानले विमन गर्छौ के जिन्दगानीमा, यो मिठो लोक भाकालाई राखेँ मैले। यो लोक भाका तपाईँलाई अवश्य पनि मन पर्यो होला। हाम्रै गाउँ हाम्रै पाखा पखेरामा हामी यस्तै यस्तै खालको भाकाहरू गाउने गर्छौँ। सिमसिमे पानीमा ज्यानले विमन गर्छौ के जिन्दगानीमा, चाहे हामी मेलापात जाँदा होस्, चाहे हामी जात्रा पारतरमा चाहे गोठाला जाँदा होस्, गाई बाख्रा चराउँदा जाँदा होस्, कि वन पाखामा हामी यही भाकाहरूलाई गाउँछौँ। यो भाका हाम्रो मनमुटुमा बस्न सफल भएको भाका हो र यसरी नै हामी मनमुटुमा बस्न सफल भएका भाकाहरू सुन्छौँ यो बसाइमा रहेर। यस्तै यस्तै खालका धेरै भाकाहरू छन् मसँग आज पनि, तपाईँलाई भरपूर मनोरञ्जन दिलाउने मेरो जमर्को पनि रहनेछ। रेडियो अर्पण 104.5 मेगाहर्ज तपाईँले सुनिराख्नु भएको छ ध्वनि तरङ्गमा, र त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। चाहे बुढापाका हो, चाहे बालक के वृद्ध, सबैजनाले होइन, सबैलाई मनपर्ने खालको यस्तै यस्तै भाकाहरू हाम्रो ओठमा झुन्डिएको, त्यो गलामा झुन्डिएको भाकाहरू सुन्छौँ यो बसाइमा रहेर। अर्को भाकालाई पनि म अगाडि जोड्छु सिमसिमे पानीमा सकिए लगतै। अर्को भाका तपाईँलाई मनपर्छ पक्कै पनि, तपाईँले सुन्नुभएपछि थाहा पाउनुहुनेछ। ऐन हेरेर लौ माया लाउनेले धोको फेरेर, यो मिठो भाका अगाडि जोड्छु, कार्यक्रम सुन्दै गर्नुहोला। परेको साई तै परेको वनको मृग ओराले झरेको ऐना हेरेर लोकदोरी गायिका राधिका हमाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज। अर्पण सबैका लागि, सधैँका लागि। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर, टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ, खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउको समस्या,

रुद्रनाथ करिम्या, मोबाइल 9891210909, विकास गुरुङ मोबाइल 9841173213, कुलप्रसाद सापकोटा मोबाइल 9841602383। जाउँ है रत्ननगर चितवन टाढी, हंस मनोरञ्जन केन्द्र सबै तनौ छाडी। हंस मनोरञ्जन केन्द्रमा एकै पटक 300 जना सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह व्रत बन्ध बर्थडे पार्टी मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष सांगीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हंस मनोरञ्जन केन्द्र, रत्नगर टाढी, फोन 0556568538, मोबाइल 9855506040 र 9809956045, वेबसाइट www.hmkchitaun.com। मनोरञ्जन केन्द्र छ हाम्रो ठाउँमा, हामी सबले मन पराउने रेडियो अर्पण है नर, हो तनी ए हामी सबले मन पराउने रेडियो अर्पण है नर, हामीलाई छ हजुरको माया हजुरलाई छैन र, जवानीको खेल हाँसो कतै आँसु भेल, जवानीको खेल हाँसो कतै आँसु भेल, जवानीको खेल। नमस्कार, म लोकदोहोरी गायिका राधिका हमाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो, रेडियो अर्पण 104.5 MHz, अर्पण सबैका लागि सधैँका लागि। को व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकझङ्कारलाई। तपाईँहरूले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो, रेडियो अर्पण 104.5 MHz, सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। आइतबारी बसाइ हो आजको यो कार्यक्रम लोकझङ्कारको। यो आइतबारी बसाइमा हामी पुराना लोकभाकाहरू सुन्ने गर्दैछौँ र आज पनि सही क्रममा जुटिराखेका छौँ हामी र हामी आइतबारी बसाइमा रहेर पुराना भाकाहरू सुन्छौँ र फरक फरक बसाइमा हामी फरक फरक प्रस्तुति लिएर आउने गर्छौँ। कहिले नयाँ खालका भाकाहरू, कहिले भर्खरै बजारमा आएका भाकाहरू र कहिले पुराना पुराना भाकाहरू लिएर आउँछौँ। हाम्रो मनमुटुमा बस्न सफल भएका भाकाहरूलाई लिएर आउने गर्छौँ हामी रेडियो अर्पण 104.5 MHz हरेक दिन आउने गर्छ लोकझङ्कारको यो बसाइँ। बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्म यो बसाइँमा रहेर हामी तपाईँलाई भरपूर मनोरञ्जन दिलाउने कोसिस गर्ने गर्छौँ र आज पनि सोही क्रममा जुटिराखेका छौँ। अर्को एउटा पुरानो भाकालाई जुट्नुपर्छ यो समयमा, र हाम्रै मनमुटुमा बस्न सफल भएको भाकालाई अगाडि सार्नुपर्छ। रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा तपाईँले हामीलाई सुनिराख्नु भएको छ। दर्पण पारिरहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिलिराखेको छ राजको, र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो। र कार्यक्रम लोकझङ्कारको व्यवसायमा रहेर हामी पुराना तथा नयाँ लोक भाकाहरू, कर्णप्रिय भाकाहरू सुन्ने गर्छौँ। लोक संस्कृतिमा जगेर्न गर्ने तत्पर पनि रहन्छ कार्यक्रम लोकझङ्कारको। यो समयमा रहेर अर्को लोक भाकालाई अगाडि जोड्छु, अवश्य पनि तपाईँलाई मनपर्नेछ। तपाईँको मनमुटुमा बस्न सफल भाका भाकाहरू नै हामी बजाउने गर्छौँ। एउटा लोक भाकालाई अगाडि जोड्छु, कार्यक्रम सुन्दै गर्नुहोला। फेरो फेरो सलाम छ मेरो, राम थापा अनि साथीहरूको आवाजमा मिठो भाकालाई मैले जोडेँ। कार्यक्रम लोकझङ्कारको अब भने हामी अन्ततिर आइसकेका छौँ। अब भने बिदा माग्नुपर्छ भन्ने सङ्केत मिलिराखेको छ प्राविधिक मित्र राजको। र जाँदा जाँदै पृष्ठभूमिमा म एउटा आवाजलाई छुट्छु। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँप्रति आभारी रहे। र यतिन्जेल मेरो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुर्याउन साथ दिनुहुने मित्र